कार्यक्रम अर्पण शुभ साँझको पर्खाईमा बस्नुहुने सम्पूर्ण मित्रहरूमा नमस्कार अनि हार्दिक अभिवादन। प्रविधि कक्षका आत्मीय मित्र विष्णु अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य। कार्यक्रम अर्पण शुभ साँझका हरेक नवीनतम बसाईहरूका साथमा प्रत्येक दिन साँझ 7 बजेपछि करिब करिब 7:30 बजेसम्मको समयलाई लिएर हामी उपस्थित हुने गर्दछौ र यस समयमा तपाईँलाई टेलिफोन सम्पर्कमा स्वागत गर्छौ अनि तपाईँका सम्झनाहरू अगाडि बढाउँछौ हामीले अगाडि बढाउने भाका मार्फत। यसका लागि 0556 63 332 र 0556 63 333 दुईवटा नम्बर तपाईँको लागि खुल्ला गरिसकेको जानकारी गराउँदै कार्यक्रममा कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा पाए उहाँसँगै कुराकानी अगाडि बढाउँदैछु। हजुर नमस्कार। नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? बागमाराबाट निश्चल आचार्य। को बोल्नुभयो? युनिक। युनिकको पछाडि के होला? युनिक आचार्य। युनिक चाहिँ निश्चलको को हो नि? निश्चलको भाइ हो। त्यही भएर म झुक्किएको नि त, युनिक आवाज एउटै आयो है। अनि निश्चल के गरिरहनु भएको छ? ए, निश्चल चाहिँ आज पढ्दै हुनुहुन्छ, त्यही भएर अनि तपाईँ आउनुभयो है। अनि युनिक कतिमा पढ्नुहुन्छ तपाईँ? वानमा पढ्नुहुन्छ। कस्तो छ पढाइ तपाईँको, राम्रो छ? यसपटक कति नम्बर आयो, कति पर्सेन्ट आयो? 95% आयो। हुन्छ, एकदम राम्रो गर्दै गर्नु होला पढाइमा अझै पनि है। कसलाई सम्झने आज? धन्यवाद। आमा बुवा, बाबा मम्मी, बाबा ठुलो मम्मी, दादा दिदी, हुन्छ युनिक आउँदै गर्नुहोला, माया नमार्नुहोला, अहिले भने छुट्टिन्छ। नमस्कार। आउनु भएको थियो सानो भाइ युनिक आचार्य बागमाराबाट र सम्पूर्णको लागि आफ्नो सम्झना अगाडि बढाएर विदा भइसक्नु भएको छ। फेरि पनि कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ भन्ने इसारा यहाँनिर, उहाँसँगै कुराकानी गर्नपट्टि लागौँ। हजुर नमस्कार। नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? भण्डाराबाट निरा मुक्तान। हजुर। के छ निराजी? सबै ठिक छ। मेरो पनि एकदम ठिक छ। अनि निराजीको खाना भयो? हजुर। खाना खानु भयो? खाएको छैन। अनि हजुरले खानुभयो? मैले पनि खाएको छैन निराजी, अब कार्यक्रम पश्चात नै होइन। हजुर। हुन्छ निराजी, कसलाई सम्झने आज? सर्वप्रथम तपाईँलाई धन्यवाद, अनि विष्णु दादालाई, अनि मेरो साथीहरू निर्मला, अनि लागि मेरो घर परिवारलाई, अनि स्पेसली दिपेन्द्र दाईलाई, अनि मलाई निरा मुक्तान भनेर सम्पूर्णलाई। हुन्छ निराजी, आउँदै गर्नुहोला, माया नमार्नुहोला, अहिले पनि छुट्टिन्छ। नमस्कार। नमस्कार। आउनु भएको थियो निरा मुक्तान भण्डाराबाट, सम्पूर्णको लागि मिठो सम्झना अगाडि बढाइसक्नु भएको छ। फेरि पनि कोही मित्र हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट शान्ति तामाङ। कोराकबाट शान्ति तामाङ। हजुर। के छ शान्तिजी हालखबर? ठिकै छ दादा। अनि के गर्नुहुन्छ शान्तिजीले? ठिकै बसी बसौ दादा। बसी बसौ मात्रै छ है? हजुर। हुन्छ शान्तिजी, कसलाई सम्झने? मेरो घर परिवारलाई, अनि मेरो दाई प्रज्वल, अशोक, प्रवीण, कुमार, तिलक, रमेश, मेरो बहिनी सुशीला, भाइ दिपेन्द्र, अनि दिदी सम्झना, शर्मिला, कुमारी, रूपचन्द, पार्वतीलाई सुनाउन चाहन्छु। हुन्छ शान्तिजी, आउँदै गर्नुहोला, अहिले भने छुट्टिन्छ। नमस्कार। नमस्ते। आउनु भएको थियो शान्ति तामाङ कोराकबाट, सम्पूर्णको लागि मिठो सम्झना अगाडि बढाइसक्नु भएको छ। तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz सुनिरहनु भएको छ अनि विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत हामीलाई सुनिरहनु भएको छ। र यति बेला भाका अगाडि सानी बेला भइसकेको छ, यो भाका सुन्छौँ, त्यसपछि फेरि पनि तपाईँसँगै कुराकानी गर्नका लागि उपस्थित हुनेछौँ। Hey! डिफर डिफर छोरो ठुलो बनाउने आजाले धार्मिक नै बा सोई गाई खानी भाषाले तिमीले गर्दा यतिको भन्न जानियो भएर आई लभ यु डार्लिङ भन्न जानियो यो भाका तपाईँको लागि अगाडि सार्यौँ पशुपति शर्मा निकापुनको आवाज यति बेला हामीले अगाडि बढायौँ कार्यक्रम अर्पण शुभ साँझको यो सन्ध्याकालीन बसाइमा र फेरि पनि कोही मित्र आइसक्नु भएको छ ढिला नगरिकन उहाँसँगै कुराकानी गर्नपट्टि लागौँ हजुर नमस्कार एकदम ठिक छ सरुजी आउनुभयो पदमपुरबाट हजुर के छ सरुजी अनि के गर्दै हुनुहुन्थ्यो बसी बसे मात्रै छ है समग्र पदमपुरको खबर के छ एकदम गर्मी छ त्यही हो एकदम गर्मी छ है हजुर हजुर खाना त खानु भएको छैन होला छैन माथि बसिरह भनेपछि बाबुलाई चाहिँ खाना खुवाइसक्नु भयो बाबु त बोर्डिङबाट लिएर आएको, सुतेको सुत्या सुतै भनेपछि पढाइ अलिकति चर्को परेछ है। खै खाट बारी सानो चाहिँ गर्छ भन्नुहुन्छ मेरो भन्दै नि। त्यही भएर अब यहाँ फेरि एबिसिडी सिकाएको कुरा पनि भइरहेछ नि होइन गीतमा। हजुर त्यस्तै अब बाबुलाई नि एबिसिडी अलिक चर्को परे जस्तो छ। हुन्छ सरजी, कसलाई सम्झने आज? हजुरलाई धन्यवाद। अनि प्रतीक्षा दिदीलाई, रिजनलाई, अनि मेरो छोरालाई, घमण्डलाई, रेशलाई, अनि देवेन्द्र बोरा दाईलाई, अनि मेरो आफ्नो मान्छेहरूलाई, अर्को नै भोलि युनिटलाई। धन्यवाद सरजी, आउँदै गर्नु होला, अलिअलि छिटिन्छ। नमस्ते। आउनु भएको थियो सरु अधिकारी पदमपुरबाट, सम्पूर्णको लागि सम्झना अगाडि बढिसक्नु भएको छ र फेरि पनि कोही मित्र आइसक्नु भएको छ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? तपाईँको आवाज मैले सुन्न सकिनँ। कोराकबाट निरा रुम्बा, के छ निराजी? अनि कतिको गर्मी छ कोराकतिर? धेरै गर्मी बढिसक्यो है। हुन्छ, यो सन्ध्याकालीन प्रहरमा कसलाई सम्झने आज? धन्यवाद। हुन्छ निराजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छु। नमस्कार। निरा रुम्बा कोराकबाट आउनुभयो, सम्पूर्णको लागि सम्झना अगाडि बढाउनु भयो। फेरि पनि कोही मित्र आइसक्नु भएको छ। हजुर नमस्कार, कहाँबाट के भन्नुहुन्छ? कोराकबाट के भन्नुभयो? सुजन चेपान, जीवन जीवनजी पछाडि रेडियो ठुलो बजाउनु भएको छ, त्यही भएर मैले आवाज राम्रोसँग सुन्न सकेको छैन। रेडियो अलिक सानो बनाइदिनुहोस् है। ल सुनाउनुहोस् जीवनजी, के छ हालखबर? हाम्रो पनि एकदम ठिक छ, तर रेडियो सानो बनाउनु भएन। आवाज फिडब्याक आइरहेछ त्यही भएर। हुन्छ जीवनजी, कसले सम्झने? हुन्छ आउनु भएको थियो जीवन चेपाङ कोराकबाट, यति बेला भने फेरि पनि भाका नै सुनौ। Oh, पछि सानोलाई झुरलो पनि मेरो भन्छ आइपुग्यो बाटा पाए माया लुकता छ खोलीमा दारुले पछि सानोलाई झुरलो पनि मेरो भन्छ देखेपछि सानोलाई झुरलो देखेपछि सानोलाई झुर्लुक्का मेरो मन हुन्छ हलुका पक्कै पनि आफ्नो मनले खाएको मान्छेलाई देखेपछि त्यो नदेख्दाखेरि हुने तनावबाट मन हलुका भएका भावहरू यो भाकाले उठाइरहेको थियो कार्यक्रम अर्पण शुभ साँझको यो बसाइमा हामी जुटिरहेका छौँ तपाईँसँगै कुराकानी गरिरहेका छौँ र यति बेला फेरि पनि कोही मित्र हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार नमस्ते दादा कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट दिपेन्द्र तामाङ हजुर के छ दिपेन्द्रजी नयाँ नौलो हाल खबर सुनाउनुहोस् अलिअलि गरम बढेको छ त्यतिकै पछि गरम बढिरहेछ है हजुर हुन्छ कसलाई सम्झने आज सर्वप्रथम हजुरको लागि धन्यवाद अनि प्राविधिक दादालाई अनि मेरो अङ्कलहरू रमा तामाङ अनि नारायण सिंह होलान् अनि इमान सिंह होलान् अनि मेरो घर परिवारलाई अनि मेरो साथीहरू कुमार तामाङ तिलक तामाङ अनि प्रवीण तामाङ अनि प्रेम स्याङ्बो अनि रमेश स्याङ्तान अनि रमेश तामाङ अनि मलाई दिपेन्द्र भन्ने चिन्ने नचिन्ने सम्पूर्णलाई विशेष गरी मेरो सुस्मिता गलाना फुको लागि सुनाउन चाहन्छु दादा हुन्छ दिपेन्द्रजी आउँदै गर्नु होला अहिले पनि छुट्टिन्छ नमस्कार नमस्ते दादा आउनु भएको थियो दिपेन्द्र तामाङ खोराकबाट सम्पूर्णको लागि सम्झना अगाडि बढाएर विदा भइसक्नु भएको छ तपाईँ पनि आउनुहोला 0555-63-332 र 333 दुईवटा नम्बर खुल्ला छ कोही मित्र हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ मनहरीदेखि अङ्किता चालिसी के गर्नुहुन्छ अङ्किताजीले बसी बसाइ मात्रै छ है हुन्छ कसलाई सम्झने धन्यवाद अनि अर्पण होल परिवारलाई अनि अर्पण सुनेर बस्नुहुन्छ श्रोताहरूको लागि मेरो घर परिवारको लागि मेरो साथीहरूले सुनिरहेको होला साथीहरूलाई सुनेर मलाई चिन्ने नचिन्छ सम्झिन चाहन्छु हुन्छ अङ्किताजी आउँदै गर्नुहुनाले पनि छुटिन्छ नमस्कार आउनु भएको थियो अङ्किता चालिसे मनहरीबाट कार्यक्रम अर्पण शुभ साँझको हामी अलिकति अन्त्यमा छौँ एउटा अन्तिम मित्रलाई मात्र हामीले एकजना अन्तिम मित्रलाई मात्र स्वागत गर्न सक्छौँ भन्ने इसारा विष्णुबाट आयो ढिला नगरिकन उहाँसँगैको कुराकानीलाई म अगाडि बढाउन चाहन्छु यो क्रममा कोही मित्र टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार दादा कहाँबाट को बोल्दै हुनुहुन्छ मैले सुरुमा तपाईँको आवाज सुन्न पाइने क्या रेश कुमारजी तपाईँले शुभ साँझ लिएर आइतबार मात्रै आउनु हुँदो रहेछ त्यही भएर तपाईँलाई अलिकति बिर्सिनु गाह्रो भयो के अनि रेश कुमारजी हजुर धेरै कुरा गर्न मन थियो तर के गर्नु समय निकै कम छ अन्त्यमा आउनुभयो अलिकति पहिला आउनु भए भए अलिक बढी कुराकानी हुन्थ्यो कि त्यही त समयले साथ लिएन दादा अन्त्यमा भइहाल्यो हुन्छ कसलाई सम्झने रेश कुमारजी सर्वप्रथम हजुरलाई धन्यवाद अनि कन्ट्रोल रुमको दादालाई अनि विष्णु रिजन अनि के अरे प्रतीक्षा अनि हाम्रो मकनपुरमा रहने सुखबहादुर चेपाङ गीतबहादुर चेपाङ अनि बमबहादुर चेपाङ बेलबहादुर चेपाङ अनि उदयबहादुर चेपाङ अनि प्रथमपुरबाट आउनु भएको सर अधिकारी गमन्द अनि देवेन्द्र बोहरा दादा अनि अन्त्यमलाई रेश कुमार चेपाङ भनेर चिनि नचिनि सम्पूर्ण साथीहरूलाई अनि अर्पण एफएम होल इन्डियालाई सम्झाउन चाहन्छु दादा हुन्छ रेश कुमारजी आउँदै गर्नुहोला माया नमार्नुहोला अहिले पनि छुट्टिन्छ नमस्कार नमस्ते. आउनु भएको छु रेश कुमार लोथरबाट. निकै मिठो बोल्नुहुन्छ रेश कुमारजी. उहाँको आवाजसँग म पनि प्रभावित भइसकेको छु. आजको लागि भने हामी अन्त्यमा छौँ. बागमराबाट युनिक आचार्य आउनुभयो. भण्डाराबाट निरा मोक्तान. कोराकबाट शान्ति तामाङ. सर्वाधिकारी पदमपुरबाट कोराकबाट निरा रुम्बा. जीवन चुपाङ कोराकबाटै. कोराकबाट दिपेन्द्र तामाङ. मनहरीबाट अङ्किता चालिसी. र रेश कुमार अन्त्यमा लोथरबाट आउनुभयो. जति पनि साथीहरू टेलिफोन सम्पर्कमा आउनुभयो अनि आउने प्रयास गर्नुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. र भोलि फेरि कार्यक्रम अर्पण शुभ साँझको अर्को विषयमा तपाईँ हाम्रो भेट हुने नै छ. जाँदा जाँदै मिलन लामा अनि टिकापुनको सुमधुर आवाजले सजिएको भाका लालु पाते फुल छैन रुख मात्र यसै भाकालाई पृष्ठभूमिमा छाड्दै एतिन्जेलसम्म प्रविधि कक्षबाट सघाउने आत्मीय मित्र विष्णुलाई धन्यवाद. तपाईँकै लोक भाकाको मित्र रामु आचार्य बिदा हुन्छु. नमस्कार. सँगै बासौँ पानी कालमासी सधैँभरि सँगै बास